जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। भरतपुरको रामनगरमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, 41 जना घाइते भएका छन्। काठमाडौँबाट धरानसन लागेको नातिनख 4282 नम्बरको बस अनियन्त्रित भई रामनगरको उकालोमा पल्टिँदा बसमा सवार सबै यात्रु घाइते भएको जिल्ला प्रहरीकाले चितवनले सनाएको छ। मृतकको शनाखत हुन नसकेको प्रहरीले सनाएको छ। घाइतेहरूको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रधानमन्त्री सुशील कोइरालाले बिना योजना रकमान्तर गरिएको विषयमा अर्थमन्त्री डाक्टर रामशरण महतसँग छलफल गर्नुभएको छ। आज बालुवाटारमा बोलाएर प्रधानमन्त्री कोइरालाले विपक्षी दलले लगाएको आरोपबारे अर्थमन्त्री महतसँग जानकारी माग्नु भएको हो। अर्थ मन्त्रालयले बिना योजना रकमान्तर गरिएको भन्दै एकीकृत नेकपा, माओवादी, राप्रपा नेपाल लगायतका प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि यसबारे जानकारी लिन प्रधानमन्त्री कोइरालाले अर्थमन्त्रीसँग छलफल गर्नुभएको हो। जथाभावी रकमान्तर गरेको भन्दै प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि बजेट बारेको पूर्व प्री बजेट छलफल समेत शुरू हुन सकेको छैन। जेठ मसान्तमा बजेट ल्याउने गरी संसदमा प्री बजेट छलफलको प्रस्ताव पेश गर्ने अर्थमन्त्री डाक्टर रामचरण महतको प्रस्ताव अल्पत्र परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीमा भाडभैलो भएको छ। अध्यक्ष श्रीबहादुर थापाले पशुपति शमशेर राणालाई पार्टी अध्यक्ष बनाउने तयारी गरेपछि वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दले आफै पार्टी अध्यक्ष भएको घोषणा गर्नुभएको छ। साभिलमा रहेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर चन्दले आफू आजदेखि राप्रपाको अध्यक्ष भएको घोषणा गर्नुभएको हो। अध्यक्षको कुर्सीमा बसेर चन्दले पार्टीलाई विधान र परम्परा अनुसार सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। हिजोदेखि अध्यक्ष थापाको कार्यकाल सकिएको चन्दले भन्नुभयो, पार्टीमा भ्याकुम आउन नदिन आजदेखि अध्यक्षको जिम्मेवारी मैले लिएको हुँ। अध्यक्ष बस्ने कुर्सीमा बसेर पदभाली गरेका वरिष्ठ नेता चन्दले पार्टीमा अध्यक्ष थापाले गरेको मनोनयनबारे पुनर्विचार गरिने बताउनुभयो। पार्टी कार्य चन्दले कब्जा गरेपछि श्री बहादुर थापाले आफ्नै निवास मालिकाउमा केन्द्रीय समितिको आकस्मिक बैठक अहिले बसिरहेको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेको नवौं राष्ट्रिय महाधिवेशन आउँदो असार 19-25 काठमाडौँमा हुँदैछ। महाधिवेशनको ठिक एक महिना अघि आज महाधिवेशन मूल व्यवस्थापन समितिको कार्यालय विधिवत उद्घाटन गरिएको एमाले जनाएको छ। महाधिवेशनबारे जानकारी दिन एमाले अध्यक्ष झलनाथ खनालले पार्टी कार्यालय बल्खुमा विशेष पत्रकार सम्मेलन गर्नुभएको छ। उहाँले महाधिवेशनको दिनसम्म पुग्दा पार्टी एकताबद्ध ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। एमाले महाधिवेशनको नारा शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं तय गरिएको छ। सांगठनिक प्रतिवेदन र विधानको संशोधन प्रस्तावमाथि आजदेखि नै छलफल हुँदैछ। बेलायतका विदेश राज्य मन्त्री हेङ्गो स्वायर आज नेपाल आउँदै हुनुहुन्छ। नेपालसँगको सम्बन्ध हेर्ने सीमा पाएका स्वायरको यो पहिलो नेपाल भ्रमण हो। बेलायतबाट अन्य मन्त्रीहरूको भ्रमण भइरहे पनि सन् 2008 यता विदेश मन्त्रालयबाट हुने कुनै भ्रमण भएको छैन। राज्य मन्त्री स्वायरले आज प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। दिउँसो 4 बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ताको समय तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो। स्वास्थ्य मन्त्री खगराज अधिकारीले निजी स्वास्थ्य संस्थाले दर्ता र नवीकरण नगरी आफू कानून अनुसार अघि बढ्ने चेतावनी दिनुभएको छ। उहाँले निजी स्वास्थ्य संस्थाहरू पनि मापदण्डभित्र रहनुपर्ने भन्दै उनीहरूलाई मर्यादित बनाउने प्रयास भइरहेको बताउनुभयो। कास्कीको माछापुस्रे गाविसलाई खोपयुक्त गाविस घोषणा गर्न आज आयोजित कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालय निजी स्वास्थ्य संस्थाहरूले दर्ता नवीकरण गर्नुपर्ने स्पष्ट ढाँचामा रहेको बताउनुभयो। दर्ता र नवीकरण नगरेको अवस्थामा स्वास्थ्य संस्थाहरू नै नरहने भन्दै उहाँले कानुनी प्रक्रिया अनुसार अघि बढेपछि मात्रै बाँकी विषयमा छलफल गर्न सकिने बताउनुभयो। यस्तै मन्त्री अधिकारीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सबै सरकारी स्वास्थ्य संस्थामा एक दुई महिना गरी विद्युतीय हाजिरीको व्यवस्था गर्न लागि बताउनुभयो। स्वास्थ्य कर्मीहरू सरकारी स्वास्थ्य संस्थामा हाजिर गरेर नेचे मेडिकलमा काम गर्ने गर्दा बिरामीले सेवा पाउन नसकेको भन्दै उहाँले सरकारी अस्पतालदेखि गाउँका उप स्वास्थ्य चौकीसम्म नै विद्युतीय हाजिरीको व्यवस्था गर्न लागि बताउनुभयो। कार्यक्रममा मन्त्री अधिकारीले बच्चाहरूलाई खुब लगाएर निको पार्नु भविष्यका कर्णधारहरूलाई बलियो बनाउने काम भएको भन्दै उहाँले देशभरका सबै गाविसलाई पुनः खोप गाविस घोषणा गर्नुपर्नेमा जोड दिनुभयो। दरबार हत्याकाण्ड भएको 13 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो। हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, अधिकारी अधिराजकुमारी निराजन, अधिराजकुमारी श्रुति सहित 10 जनाको निधन भएको थियो। घटनापछि तत्कालीन सरकारले गठन गरेको समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज वीरेन्द्रबाट भएको ठहर गरे पनि यो प्रतिवेदन सर्वमान्य हुन सकेन। घटनाको 12 वर्ष बित्तासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन। राजा वीरेन्द्रको वंश नाश हुने गरी हत्या भए पनि पूर्व राजा ज्ञानेन्द्र शाहका परिवारलाई कुनै क्षति पुगेको थिएन। हत्याकाण्ड भएको भारदारी भोजमा ज्ञानेन्द्र शाहका परिवार भने रहेका थिए। नेपाली नागरिकले कहिले नबिर्सिने त्रासीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नयाँ मोड लिएको थियो। तत्पश्चात महत्वाकांक्षी राजाका रूपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो। जनआन्दोलन 2062-63 सफलतासँगै ज्ञानेन्द्रको शासन पतन भएर नेपालबाट राजसत्ताकै अन्त्य हुन पुग्यो। नेपाल कम्युनिस्ट पार्टी एमालेको 9 औं राष्ट्रिय महाधिवेशन आउँदो असार 19 काठमाडौँमा हुँदैछ। महाधिवेशनको ठिक एक महिना अघि आज महाधिवेशन समितिको कार्य विधिवत उद्घाटन गरिएको एमाले जनाएको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, नेकपा एमालेको अबको नेतृत्व कसले गर्नु पर्ला जस्तो लाग्छ? ए माधव कुमार नेपाल, बी केपी ओली, सी नयाँ युवा पुस्ता। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत करने। पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन 9-20 काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63-063, मोबाइल नम्बर 98550-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार, भारतको तेलङ्गाना आजदेखि छुट्टै राज्य बनेको छ। आन्ध्र प्रदेशबाट छुट्टिएर भारतको 29औं राज्य बनेको तेलङ्गानामा औपचारिक रूपमा छुट्टै राज्यको हैसियतले कामकाज सञ्चालन हुँदैछ। तेलङ्गानामा पहिलो राज्य बनाउन लागेको तेलङ्गाना राष्ट्र समितिले पुरै हैदराबाद सहरलाई पार्टीको छन्दाको रङ जस्तै गुलाबी रङले सजाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ राज्यका रूपमा स्थापित भएसँगै के चन्द्रशेखर रावलले पहिलो मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै हुनुहुन्छ। आन्ध्र प्रदेशबाट अलगिएको तेलङ्गानामा हैदराबाद सहित 10 जिल्ला समेटिएका छन्। बाँकी 13 जिल्ला आन्ध्र प्रदेशमा छन्। हैदराबाद आउँदो 10 वर्षसम्म दुवै राज्यको राजधानीका रूपमा रहनेछ। तेलङ्गाना क्षेत्रलाई सन् 1956 आन्ध्र प्रदेशमा समाहित गरिएको थियो। सन् 1969 छुट्टी राज्यको माग गर्दै आन्दोलन हुँदै आएको थियो। उत्तरी नाइजेरियामा बोको हरामले गरेको बम आक्रमणमा कम्तीमा 14 जनाको मृत्यु भएको छ। दाबावा राज्यको मोबी सहरमा टेलिभिजनमा फुटबल हेर्न जम्मा भएको समूहमाथि बोको हरामले बम आक्रमण गरेको थियो। आक्रमणमा थुप्रै सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ। अदामा आवाका प्रवक्ता उस्मान अबुबाकरले टेलिभिजनको ठूलो पर्दामा फुटबल हेर्न जिम्मा भएको समूहमाथि चरमपन्थीले बम आक्रमण गरेको बताएका छन्। उनले बम आक्रमणमा परि गम्भीर घाइते भएका 12 जनाको उपचार भइरहेको जानकारी दिएका छन्। खेल समाचार। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा पल्सर स्पोर्ट अवार्ड 2070 आज प्रदान गरिँदैछ। विभिन्न आठ वितामा दिइने अवार्डको 12 संस्करण प्रज्ञा प्रतिष्ठानमा दिउँसो 3 बजेबाट सुरु हुनेछ। अवार्डको 5 विधामा 5 जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ। 5 विधाका विजेताको घोषणा आजै गरिनेछ। अन्य 3 विधाका विजेताको घोषणा भने यसअघि नै सार्वजनिक भइसकेको छ। वर्षको उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेटका पारस खड्का, बसन्त रेग्मी, सुभाष खकुरेल, गल्फका शिवराम श्रेष्ठ र एथलेटिक्सका यम साजन सुनवार मनोनयनमा परेका छन्। त्यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीमा जुडोकी सुनिता बोहरा, एथलेटिक्सकी दिलमाया कार्के, पौडीका सोफिया शाह, क्रिकेटकी सीता राणा मकर र भारोत्तोलनकी तारादेवी पूर्ण मनोनयनमा परेका छन्। उत्कृष्ट युवा खेलाडीको विधामा विमल खर्ती मगर, शिरीष कुरुङ, विशाल थापा, सिंहझाली, सुम्पाल कामी र अविनाश कड तथा उत्कृष्ट प्रशिक्षकमा पूर्वदु दसनायकी, बालगोपाल महर्षन, कपिले किशोर श्रेष्ठ, युवराज कुरुङ र ऋषिराम प्रधान मनोनयनमा परेका छन्। मञ्चले वर्षभर खेलाडीले गरेको प्रदर्शन, सहभागी प्रतियोगिताको स्तर, प्रदर्शनबाट प्राप्त उपलब्धि र उपलब्धिले पारेको प्रभावलाई मध्यनजर गर्दै मनोनयन सार्वजनिक गरेको हो। उत्कृष्ट महिला, पुरुष र लोकप्रिय विधाका खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले जनै 50,000 रुपियाँ पाउनेछन्। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। भरतपुरको रामनगरमा यात्रुवाहक बस दुर्घटना हुँदा 2 जनाको मृत्यु, 41 जना घाइते, घाइतेको भरतपुरको विभिन्न अस्पतालमा उपचार हुँदै। बिना योजना रकमान्तर गरिएको विषयमा प्रधानमन्त्री कोइरालाद्वारा अर्थमन्त्री डाक्टर महसँग छलफल। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता चन्दद्वारा आफै पार्टी अध्यक्ष भएको घोषणा। भारतको तेलङ्गाना आजदेखि छुट्टी राज्य। उत्तरी नाइजेरियामा बोको हरामको आक्रमणमा परि 14 जनाको मृत्यु। र नेपाल खेलकुद पत्रकार मस्को पल्सर स्पोर्ट अवार्ड 2070 आज प्रदान गरिँदै। अवस्त दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली, चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556562090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर, पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।